नेपाली हो गिर गोर्खाली नेपाली हो नेपाली हो गिर गोर्खाली नेपाली हो फुटबल जस्तै छातीमा गोली थाप्नु पर्छ ए आए लागे फुटबल जस्तै छातीमा गोली थाप्नु पर्छ राष्ट्र सेवक खेलाडी युवा यो देशको इज्जत छोप्नु पर्छ राष्ट्र सेवक खेलाडी युवा यो देशको इज्जत छोप्नु पर्छ नेपाली हो वीर गोर्खाली नेपाली हो वीर गोर्खाली नेपाली हो पाइलट कवि ड्राइभर जस्तै नेताहरू देश हान्नु पर्छ हे पाइलट कवि ड्राइभर जस्तै नेताहरू देश हान्नु पर्छ कृषि प्रधान हाम्रो देशमा धेरै अनाज पाल्नु पर्छ कृषि प्रधान हाम्रो देशमा धेरै अनाज पाल्नु पर्छ नेपाली हो वीर गोर्खाली नेपाली हो वीर गोर्खाली नेपाली हो वीर गोर्खाली नेपाली